آپ کو دیکھا گیا ہے کہ اکثر آپ نماز سے پہلے عطر لگاتے ہیں، اس میں کیا حکمت ہے؟ ہر کام کے لیے اچھی اچھی نیت ہونی چاہیے، جتنی نیتیں اچھی ہوں گی ثواب زیادہ ملے گا. مثلاً ہم عطر لگائیں تو ویسے خوشبو کے لیے لگائیں تو اس میں کیا ثواب ملے، اور اگر ہم اس نیت سے لگائیں کہ خوشبو لگانا سنت ہے تو انشاءاللہ عزوجل سنت کا ثواب ملے گا. تو کوئی نہ کوئی اچھی نیت ہونی چاہیے. بلکہ اگر عطر اس لیے لگایا کہ لوگوں میں میری واہ واہ ہوگی کہ واہ بھائی کون سا عطر لگایا. جیسے کئی سائیں بھائی آتے ہیں میرے پاس ہاتھ ملانے کے لیے آتے ہیں، تو اس سے پہلے چھپ کر وہ بوتل سے اپنے ہاتھ جو ہے عطر سے بھر لیتے ہیں، پھر میرے سے ہاتھ ملاتے تو ہاتھ میں خوشبو تو لگی جاتی ہے، میں تو سمجھ ہی جاتا ہوں، اظہار نہیں کرتا میں تاکہ اس کی دل شکنی نہ ہو، سمجھتا ضرور ہوں. اس سے اس کی کوالٹی پتہ چلتی ہے. جو اس طرح کا کرتا ہے نا ایسا ذہن ہوتا ہے، ایسے شخص کو شاید واہ واہ کروانے کا شوق ہوتا ہے، یہ واقعی کوالٹی ہوتی ہے. جیسے کہ بڑے حروف سے لکھتے ہیں بعض لوگ، تو بڑے حروف سے جو لکھتے ہیں نا ان کے بارے میں نے پڑھا تھا کہ ایسے لوگوں کی نفسیات یہ ہوتی ہے کہ نمایاں ہونے کا شوق ہے، لوگوں کی توجہ اپنی طرف آئے، تو ایسی حرکتیں تو بہت کرتے ہیں لوگ. جیسے سماجی کارکن تقریباً ایسا ہی ذہن ہوتا ہے، سماجی کارکن کا فوٹو آتا ہے تو آپ نے دیکھا ہوگا کہ وہ فوٹو جب کھینچواتا ہے کسی کو دے رہا ہے تو اس کا رخ جو ہے کیمرے کی طرف ہوتا ہے، یعنی جس کو دے رہا ہے اس کو دیکھنا چاہیے، اس کو نہیں دیکھ رہا ہو وہ یوں دے رہا ہے. تو سمجھدار ہوگا جو سوچتا ہوگا کہ یار اس بیچاروں کا شوق بہت ہے فوٹو کھینچوانے کا اور اپنی واہ واہ کروانے کا. تو سارے سماجی کارکن ایسے نہیں ہوتے ہوں گے لیکن ایسا اکثر ہوتا ہے. تو میں نماز کے لیے خوشبو لگاتا ہوں تو میرا ذہن یہ ہے کہ میری خواہش ہے کہ پانچوں وقت میں لگایا کروں خوشبو، نماز کی تعظیم کی نیت سے، کہ نماز جو ہے وہ ظاہر کہ اعظم عبادت ہے، بہت بڑی عبادت ہے اور عبادت کی تعظیم کرنی چاہیے. مسجد کے احترام کے لیے بھی خوشبو لگانا چاہیے، ہو سکے تو کہ مسجد کے احترام کی نیت سے لگائے تو بھی ثواب ملے گا. اور اگر صرف لوگوں کو دکھانے کے لیے کہ واہ واہ ہو کہ بھائی بڑا خوشبو آ رہی ہے، آپ تو جب آتے ہیں تو خوشبو ہو جاتی ہے، یار کون سا عطر لگاتے ہو، یہ باتیں بہت ذہن کو بھری لگتی ہیں دل کو، تو آدمی اس لیے خوشبو لگاوے. تو ایسوں کے لیے یہ وعید ہے کہ جو مطلب غیر کے لیے، اللہ کے غیر کے لیے خوشبو لگاتا ہے تو قیامت کے دن اس میں اتنی، یعنی اس میں مردوں کی سرانگ، مردے کی جو بدبو ہوتی ہے اس طرح کی، ایسے آدمی میں بدبو آئے گی جو اس لیے خوشبو لگائے گا. انما الاعمال بالنیات، تو خوشبو لگائے تو میرا خیال ہے کہ عمدہ خوشبو لگانی چاہیے، پاک خوشبو ہو اور عمدہ ہو. کہ ہر خوشبو جو ہے جو آج کل کیمیکل کی، تقریباً کیمیکل کی ہوتی ہے، ہر خوشبو عمدہ نہیں ہوتی، بہت مطلب گھٹیا قسم کی خوشبو ہے کہ اس کو بعض اوقات تو خوشبو کہنے کو جی نہیں کرتا. مجھے تحفے میں آتی ہے کبھی لگاتا ہوں تو بعض اوقات ایسی ہوتی ہے کہ موڈ خراب ہو جاتا ہے. اب اس کو تو اپنے کچھ بھی نہیں کہہ سکتے، ذرا جو دے جزاک اللہ، نہ مطلب اپنے مانگتے ہیں نہ میں، معاذ اللہ میں صرف آپ کو سمجھا رہا ہوں، میں آپ سے خوشبو مانگ بھی نہیں رہا، بلکہ میں تو اگر میرے اعلانات سنے ہوں تو میں نے بارہا منع کیا ہے کہ مجھے عطریات وغیرہ تحفے میں نہ دیں. چلو ضمناً یہ بات آ گئی تو عرض بھی کر دوں کہ جیسے کہ لوگ میرے لیے فریمیں لاتے ہیں، فریمیں کیا کروں، جس کو دیکھو پہلے تو اتنی فریم آتی تھی کہ میں آپ کو کیا عرض کروں، ایک کہاں رکھوں اس کو فریموں کو. کوئی لاتا ہے تو گلدستے، پہلے گجرے بہت آتے تھے، اب گلدستے اور گجروں پر بھی بہرحال میں نے سمجھا کر پابندی ڈلوائی کہ میں ہزاروں روپے کے گجرے پہنوں، پیٹ یار کس کا بھرے، میرے الٹا کپڑوں میں دھبے، ابھی ایسے دھبے پڑتے کہ دھل کر بھی نہیں نکلتے گجروں کے دھبے. وہ دولہا کو گجرے پہننے میں بڑا مزہ آتا ہوگا کہ اس کو زندگی میں شاید پہلی اور آخری بار، کہ ایک بار تو شادی میں گجرے، پھر وہ جنازے پہ گجرے. میرے کو اتنے گجرے لوگ ڈالتے تھے کہ بس میرا جی بھر گیا. پھر اس میں رقم بہت، گلدستے 50-50 60-60 روپے کا ایک ایک گلدستہ اٹھا کے لے آ رہے. اب میں اس کو کیا کروں، سر پہ ماروں اپنے، کہاں رکھوں. اچھا بڑے بڑے گلدستے پلاسٹک کے، مٹیاں بھری ہوئی اندر، یہ اٹھا کے لا رہے. اب پولیس والے بھی دیکھ کے بچ کے اس سے کہ یار اس میں کوئی بم تو نہیں رکھا، کہیں پھٹے گا تو دو چار کو لے جائے گا. تو اس طرح مطلب یہ کہ ये गुलदस्ते मैंने बंद करवा दिए। मिठाई के डब्बे तो ढाई ढाई किलो के मिठाई के डब्बे आ रहे हैं, हालांकि मिठाई तो वैसे खाने पर मुझे डॉक्टरों ने मना किया हुआ है, अगर नहीं भी मना किया हो किसी को तो मिठाई कितनी खाए, क्या करे। मतलब अब तोहफा देने वाले को भी सोच नहीं होती कि किसको क्या तोहफा दिया जाए। अच्छा, या मुसल्ले तो मुसल्ले उठा के, मुसल्लों पर मुसल्ले आ रहे हैं, जैसे ये रात दिन मुसल्ले पर बैठा रहता होगा और मुसल्ला एक फटता होगा हटा देता होगा दूसरा बिछा लेता होगा। कपड़े सिले हुए बार हाँ मुझे सिले हुए कपड़े मिलते हैं तोहफे में, और मुझे काम तो शायद 100 में से 1 आ जाता हो तो आता हूं। सिला हुआ कपड़ा आप लाख कि आपका पुराना था उससे हमने सिलवाया, लेकिन नहीं वो दर्जी एक्यूरेट आमतौर पर नहीं सीते, तो वो कपड़े भी मुझे काम नहीं आते सिले में, उमूमन नहीं आते। मेरी अपनी सिलाई की अपनी तरकीब में ढीले ढाले कपड़े अपनी अब ढीले ढाले बनवा के मत उठा लाइएगा, मैंने अपनी तरकीब के ढीले ढाले पहनता हूं। तो इस तरह मतलब ये कि अगर आप बिलफर्ज फ्रेमें लाए हैं, मिठाई के डब्बे मेरे लिए लाए हैं, सिले हुए कपड़े लाए हैं, तो मेहरबानी करके मुझे दीजिएगा। वैसे पुलिस भी आपको परेशान करेगी, हरी सिंह आपको तंग करेंगे, और मुझे वो शायद काम भी नहीं आएंगे। मुझे तोहफे देने हैं ना आपको, तो मदनी काफिलों में सफर, जिसको मुझसे बहुत ज्यादा मोहब्बत है, तो 12 महीने सफर की नियत कर लो, इसका सवाब एडवांस में मेरे लिए नामजद कर दो आप। नियत पक्की होगी सफर, अगर बिलफर्ज नसीब नहीं आया, नसीब नहीं भी हुआ मौत आ गई, सवाब इंशाल्लाह आपको भी मिलेगा मुझे भी मिलेगा। और ज्यादा मोहब्बत गलबा करती है तो 25 महीने पे आ जाओ, 25 महीने सफर कर डालो। इसी तरह मदनी इनामात पर अमल करके उसका सवाब भी मुझे ईसाल करें। इसी तरह मतलब ये कि दुरूद पाक पढ़कर और नेकियां करके भी मुझे तोहफे दें। मुझे लिखकर देने की जरूरत नहीं कि मैंने इतने दूर से पढ़े, ये रियाकारी का दरवाजा खोलने वाली बात हो सकती है। बस दिल में आप नियत कर लेंगे मैंने इसको इतने दुरूद शरीफ तोहफे में दिए तो मुझे मिल जाएंगे इंशाअल्लाह अज़्ज़ा वजल। इसी तरह मतलब ये कि अगर मादी तोहफे देने भी हो तो रिसाले कैसीटें फैजान सुन्नत, तो ये मुझे भी आगे बढ़ाने में आसानी रहती है। अब ये कि आप लोगों ने कल मुझे बहुत सारे स्टिकर और पता नहीं कार्ड और दिए, तो इनसे नेकी की दावत आम करना जरा आसान नहीं है। रिसाले हमने रिसाले बांटे, खूब बांटे, हमें रिसाले खरीदने पड़ते हैं बांटने के लिए। मेरी तरकीब में है मतलब कि फैजान सुन्नत वगैरह आ जाती है कैसीटें, तो इनको मैं कैश डायरेक्ट मकतबे से हमारी तरकीब होती है कि फैजान सुन्नत के बदले रिसाले ले लिए, रिसाले के बदले कैसीटें ले ली, इस तरह मैं तब्दीलियां करता रहता हूं, उसमें जरूरत हमारा काम चलता रहता है। तो मुझे स्टिकर कार्ड इत्र तस्बीह ये चीजें तोहफे में ना दें, बल्कि देना ही है मादी तोहफे तो रिसाले कैसीटें फैजान सुन्नत। दीगर किताबें भी इतनी काम नहीं आती मुझे, मुझे दावत इस्लामी का लिटरेचर ही है ये ज्यादा काम आता है अल्हम्दुलिल्लाह। और आप भी यही बांटा करें, रिसाले बांटे, एक एक रिसाला पढ़ के अगर कोई नमाजी बन गया तो इंशाअल्लाह अज्जा वजल आपका भी बेड़ा पार हो जाएगा। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज्जा वजल व सल्लल्लाहु तआला अलैहि व सल्लम सल्लु अलल हबीब।